पूर्वी चितवनको रत्नगरमा 13 गणेश चोकमा आज भएको रक्तदान कार्यक्रममा 82 जनाले रक्तदान गरेका छन्। रत्नगर 13 स्थित स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले 6 वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा 10 महिला सहित 82 जनाले रक्तदान गरेका हुन्। पुरुषतर्फ सर्वाधिक रक्तदाता चितवनका अञ्चन रायमाझीको प्रमुख आतिथ्यदा तथा महिलातर्फ सर्वाधिक रक्तदाता अनिता मैनालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो। संस्थाका उपाध्यक्ष गोकुल भट्टले सञ्चालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष अर्चना पौडेलको अध्यक्षतामा भएको हो। यसैबीच लाइन्स क्लब अफ बागेश्वरी समर्पणको आयोजनामा आज नारगढमा 107 जनाले रक्तदान गरेका छन्। पछिल्लो समयमा चितवनमा रगतको अभाव देखा परेपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको लाइन्स क्लब अफ बागेश्वरी समर्पणका अध्यक्ष एवं कार्यक्रम संयोजक कैलाश थपलियाले बताउनु भयो। रक्तदान कार्यक्रममा 12 जना महिला सहित 95 जना पुरुषले सहभागिता जनाएका थिए। विद्यालय स्वागत तथा भर्ना अभियान उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माका अनुसार विद्यालय तथा शिक्षकको पहलमा घर दैलो लगायतका चेतनामूलक कार्यक्रम भइरहेका छन्। यसपटकको अभियान पिछडिएको क्षेत्र र समुदायमा बढी केन्द्रित गरिएको शर्माले बताउनुभयो। सीमान्तकृत समुदाय र पिछडिएको क्षेत्रका धेरै बालबालिका विद्यालय आउन बाँकी रहेकोले अभियान यसतर्फ केन्द्रित रहेको उहाँको भनाइ छ। गएको 2 गतेदेखि सुरु भएको भर्ना अभियान आउँदो 14 गतेसम्म चल्नेछ। त्यसपछि पनि अनौपचारिक रूपमा यो अभियानले निरन्तरता पाउने शिक्षा कार्यालय चितवनले जनाएको छ। उमेर पुगेका सबै बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गर्न शिक्षा कार्यालय सबै अभिभावक शिक्षक तथा सरकारवालाहरूसँग आग्रह पनि गरेको छ। यस्तै भर्ना हुन आउने कुनै पनि बालबालिकालाई नफर्काउन पनि शिक्षा कार्यालयले विद्यालयको ध्यान आकर्षण गराएको छ। सहस्राब्दी विकास लक्ष्य अनुसार सन् 2015 अर्थात् अर्को वर्षसम्ममा उमेर पुगेका सबै बालबालिकालाई विद्यालय पठाउनु पर्ने हुन्छ। भर्ना दर बढाउन सरकारले हरेक वर्ष अभियान सञ्चालन गर्दै आएको छ। साक्षर चितवन अभियानलाई सफल बनाउने निवृत्त शिक्षकहरूले प्रतिबद्धता जनाएका छन्। साक्षरता अभियानको अनुगमन तथा परीक्षणका लागि पनि तयार रहेको उनीहरूले बताएका छन्। निवृत्त शिक्षक समाजको 4 स्थापना दिवसको अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले साक्षर अभियानमा निवृत्त शिक्षकले जिल्लाको शैक्षिक गतिविधि विकासका लागि विभिन्न सङ्घ संस्था तथा कार्यहरूसँग सहकार्य गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो। उहाँले साक्षर चितवन बनाउनका लागि निवृत्त शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो। कार्यक्रममा ध्रुवराज अर्याल, इन्द्रिरा देवी शर्मा, प्रतिष्ठाले रमा घिमिरे र चुडाबडी ओलीलाई सम्मान गरेको थियो। संस्थामा हाल 409 जना आजीवन सदस्य रहेका छन् भने संस्थाको स्थापना दिवसको अवसरमा 102 जनालाई आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष हरिप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको हो। विश्वकै इतिहासमा पहिलो पटक 108 साल ग्रामको 1 करोड 1 के परिक्रमा गरिने श्रीमद् भागवत विश्व जागरण सालग्राम धार्मिक महोत्सव भोलिदेखि चितवनमा सुरु हुँदैछ। नारायणी नदी किनारमा सुरु हुने धार्मिक महोत्सवको सबै तयारी पूरा भएको यज्ञ सम्पादन मूल समितिले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। नेपालको धार्मिक पर्यटनलाई विश्वभरि प्रचार प्रसार गर्ने उद्देश्यले श्रीमद् भागवत विश्व जागरण सालग्राम धार्मिक महामहोत्सव गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा यज्ञ सम्पादन मूल समितिका संयोजक ऋषिराज पाण्डेले बताउनुभयो। पत्रकार सम्मेलनमा श्रीमद् भागवत विश्व जागरण सालग्राम धार्मिक महामहोत्सवका संरक्षक एवं प्रमुख वाचक ईश्वर कृष्ण महाराजले नेपालका तीर्थस्थलको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन धार्मिक महत्त्वले सघाउ पुर्याउने बताउनुभयो। वर्षेनी तीर्थका नाममा अरबौँ नेपाली रुपियाँ विदेशिएकाले नेपालमै रहेका धार्मिक क्षेत्रको प्रचार प्रसार गरी धार्मिक पर्यटकको देशको रूपमा विकास गर्न महोत्सव कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। धार्मिक महोत्सवबाट उठेको रकममा कल्पवास सेवा आश्रम, क्रियापुत्री भवन, अतिथि निवास निर्माणमा खर्च गरिने प्रमुख वाचक ईश्वर कृष्ण महाराजले बताउनुभयो। भोलि मध्याह साढे बाह्र बजे संस्कृति तथा पर्यटन मन्त्री भीम आचार्यले धार्मिक महामहोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। उद्घाटन अघि बिहान 9 बजे धार्मिक महामहोत्सव स्थल नारायणी नदी किनारबाट निस्कने शोभायात्राले नारायणगढ परिक्रमा गर्ने कार्यक्रम रहेको छ। भोलिदेखि वैशाख 18 गतिसम्म सञ्चार हुने श्रीमद् भागवत विश्व जागरण सालग्राम धार्मिक महामहोत्सव सम्पन्न गर्न करिब 40 लाख रुपियाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। धार्मिक महामहोत्सवको चर्चित आस्था टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएको छ। पूर्वी चितवनको रत्नगरमा भएको मनोसामाजिक स्याहार विषयक 10 दिवसीय आवश्यक प्रशिक्षणको आज समापन गरिएको छ। समाजमा नकारात्मक परिणाम कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रो पब्लिकले प्रशिक्षण आयोजना गरेको थियो। 6 जिल्लाका 15 जनाको सहभागिता रहेको प्रशिक्षणमा बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपालका कार्यक्रम अधिकृत विजय शरण आचार्य र मेका दर्लामीले सहजीकरण गर्नुभएको थियो। चैत्र 27 गतेदेखि सुरु भएको प्रशिक्षणमा उदयपुर, महोत्तरी, रूपन्देही, दाङ, बाँके र बर्दियाका अर्चना, पिएल र अन्य समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो। नेपाल आदिवासी जनजाति संघ पदमपुरको आयोजनामा आज नयाँ वर्ष 2071 सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। चितवन क्षेत्र नम्बर 2 का सुभाष शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा नेपाली कङ्ग्रेस जिल्ला सदस्य लक्ष्मी चौधरी, कङ्ग्रेस क्षेत्रीय सभापति कुमार कार्की, आदिवासी जनजाति क्षेत्र नम्बर 2 का कृष्ण कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम संघका पदमपुर गाविसका अध्यक्ष संसदेव चौधरीको अध्यक्षतामा भएको थियो। आफ्नो घर आँगन सफासँग राख्न सधैँ तल्लीन रहने महिलाहरू अब टोल सहर सफा राख्न एकजुट बनेका छन्। आफ्नो नगर आफै बनाऊ भन्ने मूल मन्त्रले प्रेरित भरतपुर स्याउली बजार टोलका महिलाहरू सरसफाई अभियान नै सञ्चालन गरेर नगर सफा राख्न अघि बढेका छन्। भरतपुर स्याउली आमा समूह भरतपुर 10 ले प्रत्येक महिनाको पहिलो शनिबार टोल सफा गर्ने निर्णय गरी सफासँग नगरको परिकल्पनामा ऐक्यबद्धता जनाएको छ। नियमित कार्यक्रम अन्तर्गत आज पनि टोल सुधारका महिलाहरूले आफ्नो टोल अन्तर्गत पनि भित्री बाटो तथा बाहिरी राजमार्ग क्षेत्रमा सरसफाई गरेका छन्। उनीहरूले सरसफाईसँगै सचेतना र जागरणलाई पनि प्राथमिकतामा राखेका छन्। टोलवासीलाई सरसफाईमा अग्रसर बन्न आग्रह गर्दै सचेतनामा जोड दिएको समूहकी अध्यक्ष भगवती पौडेलले बताउनुभयो। मदन आश्रित वाचनालय पदमपुरको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ। शहीद स्मृति बहुमुखी क्याम्पस पदमपुरमा सम्पन्न उक्त शिविर गरिब बिरामीका लागि सेवा दिने उद्देश्यका साथ राखिएको संस्थाका अध्यक्ष भीष्म खनालले बताउनुभयो। पुष्पाञ्जली हस्पिटल भरतपुरको प्राविधिक सहयोग रहेको उक्त शिविरमा 135 बिरामीको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरको नेतृत्व डाक्टर मनोज यादवले गर्नुभएको थियो। बिरामीमा दमा, उच्च रक्तचाप, पाटीघरको समस्या देखिएको डाक्टर यादवले बताउनुभयो। बिरामीका लागि निशुल्क औषधि वितरणका साथै भरतपुर रिफर गरिएका बिरामीका लागि सबै उपचारमा 25% छुटको व्यवस्था गरिएको अस्पतालका कार्यक्रम संयोजक गोपाल प्रसाद पौडेलले जानकारी दिनुभयो। सिन्कडा सेवा समाज चितवनको प्रथम अधिवेशन आज पूर्वी चितवनको रत्नगरमा सम्पन्न भएको छ। अधिवेशनले अर्जुन सिन्कडाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा उपप्रसाद सिन्कडा, सचिवमा ठाकुर सिन्कडा, कोषाध्यक्षमा कमला सिन्कडा, सहसचिवमा सृजना सिन्कडा रहनु भएको छ। सदस्यहरूमा विष्णु सिन्कडा, कर्णबहादुर सिन्कडा, ओमप्रसाद सिन्कडा चयन हुनुभएको छ। भेलाले रामकृष्ण सिन्कडाको संयोजकत्वमा सल्लाहकार समिति समेत चयन गरेको छ। चितवन जिल्लामा छरेर रहेका सो भेलामा सिन्कडा सेवा समितिका केन्द्रीय अध्यक्ष कृष्ण सिन्कडा प्रमुख अतिथि रहनु भएको थियो।